موجودہ کشمکش، اب جو پوزیشن ہے وہ یہ ہے کہ قوم جدھر جانا چاہتی ہے حکومت اس کو ادھر جانے نہیں دینا چاہتی، اور حکومت جدھر لے جانا چاہتی ہے قوم ادھر جانا نہیں چاہتی۔ ایک مستقل کشمکش ہے جو تمام مسلمان ممالک کے اندر جاری ہے، یہ اسلام ٹوڈے ہے۔ مسلمان قوم کو نامسلمان بنانے کے لیے تمام مسلمان ملکوں میں زور لگایا جا رہا ہے۔ نظام تعلیم ایسا نافذ کیا جا رہا ہے کہ ان کے اندر سے اسلامی قدروں کو نکال دیا جائے، ان کے اخلاق کا ستیہ ناس کر دیا جائے، ان کو ایسی تربیت دی جائے جو انہیں اپنی روایات سے بیگانہ کر دے، عوام الناس کے اندر وہ کلچر پھیلانے کی کوشش کی جائے جس سے ان کے رہے سہے اخلاق بھی برباد ہو جائے، ان کے اندر مغربی علوم رائج کیے جائے۔ ان ساری چیزوں کا حاصل اگر کچھ ہو سکتا ہے تو صرف یہ کہ مسلمانوں کی سیرت روز بروز کھوٹی ہوتی چلی جائے اور وہ ایک کریکٹر لیس قوم بن کر رہ جائے۔ یہ تو ہو سکتا ہے، لیکن یہ نہیں ہو سکتا کہ وہ کفر کو کسی طرح اسلام مان لے یا اسلام کو جان بوجھ کر ترک کر دے اور ایک سیکولر اسٹیٹ کے لیے تیار ہو جائے۔ اب اس کا خمیازہ مسلمان ملک کیا بھگت رہے ہیں اس کا اندازہ آپ تمام مسلمان ملکوں کی رفتار ترقی سے کیجئے۔ تمام مسلمان ملکوں کو آپ دیکھ لیجئے، کسی میدان میں بھی کوئی خاص ترقی آپ کو نظر نہیں آئے گی۔ ترکی تو باقاعدہ 1924 عیسوی سے آزاد ریاست کی حیثیت سے موجود ہے، لیکن ذرا دیکھیں تو صحیح کہ وہاں کتنی انڈسٹری ہے، تجارت کا کیا حال ہے۔ جتنی مدت ترکی کو ملی ہے اتنی ہی مدت جاپان کو ملی تھی، اور وہ کہاں سے کہاں پہنچ گیا ہے۔ ذرا ترکی کو دیکھ لیجئے کہ اس نے کتنی ترقی کی ہے۔ وجہ صاف ظاہر ہے، ترکی ایک مسلسل اندرونی کشمکش سے دوچار رہا ہے۔ حکومت قوم کو نامسلمان بنانا چاہتی تھی، قوم نامسلمان ہونا نہیں چاہتی، وہ اسلام کی طرف جانا چاہتی ہے۔ نتیجہ یہ ہے کہ ایک مستقل کشمکش ہے جو حکومت اور قوم کے درمیان برپا ہے، اور ایسی حالت میں کوئی ترقی کا قدم آگے کیسے بڑھ سکتا ہے۔ اور گزشتہ دنوں تو حالت یہاں تک پہنچ چکی تھی کہ ان کی فوج تک میں پھوٹ پڑ گئی تھی۔ نتیجتاً 6000 آفیسر فوج سے آج تک نکالے گئے۔ ایسا ہی حال دوسرے مسلمان ملکوں کا ہے۔ خوب اچھی طرح یاد رکھے کہ جس جگہ بھی قوم کے ضمیر اور حکومت کی پالیسی میں تضاد بلکہ کشمکش اور تصادم ہو، اس جگہ کوئی ترقی ممکن نہیں، ایک قدم بھی وہ قوم ترقی کے راستے پر آگے نہیں بڑھ سکتی، کوئی طاقت اس کے اندر پیدا نہیں ہو سکتی، کیونکہ قوم کے ضمیر اور حکومت کی پالیسی میں تصادم برپا ہے۔ اگر کوئی حکومت طاقتور ہو سکتی ہے تو اسی وقت ہو سکتی ہے جبکہ قوم کا ضمیر اور حکومت کی پالیسی ایک دوسرے کے مطابق ہو۔ جو پالیسی حکومت بنائے وہ قوم کے جذبات و احساسات کے عین مطابق ہو، اور جس وقت وہ پالیسی بن جائے تو پھر ساری قوم اپنی جان لڑا کر اس پالیسی کو کامیاب بنانے کی جدوجہد کرے، تب ایک ترقی کرنے والی قوم پیدا ہو سکتی ہے۔ ایسی حالت میں ترقی نہیں ہو سکتی جبکہ قوم جدھر جانا چاہتی ہے حکومت اس کو ادھر جانے نہیں دینا چاہتی، اور حکومت جس طرح قوم کو لے جانا چاہتی ہے قوم اس طرف جانا نہیں چاہتی۔ فرض کیجئے کہ اگر ایسی قوم بغاوت نہ بھی کرے تب بھی اس کا عدم تعاون ہی تباہ کن ہے، اس کا نارضامند ہونا بجائے خود خطرناک ہے۔ اب یہ لوگ جو کام کر رہے ہیں واقعی یہ ہے کہ بجز خود غرضی کے اس کا محرک اور کوئی نہیں ہے۔ وہ جانتے ہیں کہ قوم کیا چاہتی ہے، خود ان کا اپنا تجربہ ہے کہ اسلام کے نام پر اٹھی اور اس نے قربانیاں دی، اور اسلام کے نام پر اس کا اٹھنا ہی ہماری آزادی اور ہماری حکومت کا سبب بنا، اس لیے وہ اس سے ناواقف نہیں ہے کہ ہماری قوم کا اسلام سے کیا تعلق ہے۔ لیکن چونکہ اپنا اور اپنے بال بچوں کا مستقبل انہوں نے مغربی تہذیب سے وابستہ کر رکھا ہے، اپنے آپ کو مغربی تہذیب میں غرق کر چکے ہیں اور اپنی عادتوں کو اس کے اندر ڈھال چکے ہیں، اس وجہ سے ان کی خود غرضی اس امر میں مانے ہے کہ وہ اسلام کا بتایا ہوا راستہ اختیار کرے۔ ان کی منطق یہ ہے کہ اقتدار تو بہرحال رہنا ہے ہمارے ہاتھ میں، اور ہم ہونا نہیں چاہتے مسلمان، اس لیے لا محلہ قوم کو بھی نامسلمان ہونا چاہیے۔ یہ گویا کلیہ ہے جس کے اوپر وہ کام کر رہے ہیں۔ یہ ہے اسلام ٹوڈے۔ اب میں آپ کے سامنے مختصر طور پر یہ عرض کروں گا کہ اس ٹوڈے کے بعد ٹمارو کیا ہونا چاہیے۔ تمام مسلمان ملکوں کا مستقبل منحصر ہے اس بات پر کہ آخر کار یہاں اسلام کے بارے میں کیا رویہ اختیار کیا جائے گا۔ اگر اسلام کے بارے میں منافقانہ طرز عمل کی صورت مسلمان ملکوں میں جاری जारी रही और ये मान दाना रवैया इसी तरह रवा रखा जाता रहा तो मुझे डर ये है कि मुसलमान कौम ज्यादा देर तक अपनी आज़ादी को बरकरार नहीं रख सकती, फिर दोबारा गुलाम होगी और पहले से बदतर पोजीशन में डाली जाएगी। अलबत्ता अब भी अगर उन लोगों को अक्ल आ जाए जो मुसलमान कौमों के मामला चला रहे हैं और मुसलमान मुल्कों में सही कस्म की जमहूरियत कायम हो जाए, मुसलमान कौमों को इख्तियार मिल जाए कि वो अपनी मर्जी से लोगों को मुंतखब करके उनको इक्तदार सौंपे और यहाँ इस्लाम के मंशा उसकी तहजीब और असूलों के मुताबिक निजाम हुकूमत, निजाम मईशत और निजाम तालीम राइज किया जाए तो मेरा ख्याल है कि बहुत जल्दी मुसलमान कौमें बहुत बड़ी ताकत बन जाएगी। न सिर्फ ये कि ताकत हासिल कर लेगी बल्कि दुनिया में उनकी एक फैसला कुन ताकत होगी। मुसलमान मुल्कों का ब्लाक कोई मामूली ब्लाक नहीं है। इंडोनेशिया से मराको तक मुसलसल मुसलमान कौमों का इतना बड़ा ब्लाक जिसके पास इस कदर वसी ज़राए वसाइल और जिसकी इतनी आबादी मैन पावर है, अगर सारे का सारा इस्लाम के असूलों पर काम करें और इस्लाम के ऊपर मुत्तहिद हो तो दुनिया की कौन सी ताकत है जो इसके सामने ठहर सकती है। अब दूसरा सवाल जो मैंने आपके सामने छेड़ा है उसका जवाब मैं चंद अल्फाज में दूंगा। सवाल ये था कि इस्लाम इस जमाने में दुनिया पर गालिब आ सकता है या नहीं, दुनिया की कौमें इसको कबूल कर सकती है या नहीं, कर सकती है तो कैसे, और इस्लाम इस जमाने में काबिल अमल है या नहीं। ये सवाल आजकल बड़ी कसरत से छेड़ा जाता है। मैं आपसे अर्ज करता हूँ कि किसी जमाने में भी जमाने ने खुद आगे बढ़कर नहीं कहा था कि मैं इस्लाम को कबूल करने को तैयार हूँ। सबसे बड़ी बात तो यह है कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब अरब की जाहिली सोसाइटी में इस्लाम की दावत दी थी तो कब जमाने ने उठकर पुकार के ये कहा था कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हम तुम्हारी इस दावत को कबूल करने के लिए तैयार हैं। असल इन्हिसार तो इस ताकतवर और मजबूत दाई पर होता है जो ये कहे कि इस जमाने अगर तू मुझसे मुआफिकत नहीं करता तो मैं तुझे मुआफिक बनाकर छोड़ूंगा। ऐसे तो कहा इस्लाम और कहा कम्युनिज्म, लेकिन बरबनाए बहस कम्युनिस्ट इनकलाब की कामयाबी ही को देख लीजिए जो आपके सामने की बात है। हालांकि इस्लाम इतना रेडिकल चेंज नहीं चाहता जैसा कि कम्युनिज्म चाहता है। मुकम्मल तौर पर लोगों की शख्सी मिल्कियतों को साकित कर देना और तमाम इमलाक के ऊपर हुकूमत का काबिज हो जाना और एक मरकज के ऊपर सारी कौमी सरवत का जमा हो जाना, ये बहुत बड़ा तगैयर है। इस्लाम तो ऐसा बड़ा तगैयर नहीं चाहता, लेकिन जब कुछ लोग उठे और उन्होंने ये आज़म कर लिया कि हमें इस निजाम को नाफिज करना है तो वो कामयाब हो गए। इसी तरह ये सवाल भी बिल्कुल लगव है कि इस्लाम आज काबिल अमल है या नहीं। इस्लाम हर जमाने में काबिल अमल था, आज भी है और कयामत तक काबिल अमल रहेगा। असल सवाल जिस पर इन्हिसार है वो ये है कि क्या कोई कौम दुनिया में ऐसी मौजूद है कि जो पूरे के पूरे इस्लाम को अपनाने के लिए तैयार हो। जैसा कि मैंने आगाज में बताया था कि हमारी तारीख का आगाज ही इस चीज से हुआ था कि अरब की पूरी कौम इस बात के लिए तैयार हो गई थी कि अपने पूरे मुआशरती मुआशी सियासी और तमदनी निजाम को इस्लाम पर कायम करे, अपनी इनफरादी सीरत और इज्तमाही अहवाल को इस्लाम के मुताबिक ढाले। उसने अहद किया था कि दुनिया में इस्लाम की अलमबरदार बनकर उठेगी, इसी के लिए जिएगी और इसी के लिए मरेगी। जब एक ऐसी कौम दुनिया में पैदा हो गई तो देख लीजिए कि किस तरह वो दुनिया पर बम की तरह फटी और किस तरह दुनिया पर उसके असरात आज तक मौजूद है। अगर इस तरह से कोई कौम पूरी तरह से इस्लाम को अपनाए और अपना पूरा निजाम जिंदगी उसके मुताबिक चलाए और उसी के लिए जीने और मरने को तैयार हो तो मेरा ख्याल है कि आज दुनिया इस्लाम कबूल करने के लिए तैयार है। लोगों के लिए नामुमकिन है कि चलते फिरते इस्लाम को देखे और उसको कबूल न करें। अलबत्ता अगर आप जुबानी तकरीरों और किताबों के जरिए से इस्लाम फैलाने की कोशिश करते रहेंगे तो कयामत तक आप ये शुगल जारी रखें। दुनिया को इस बात पर कायल करना मुश्किल होगा कि इस्लाम काबिल अमल भी है। अब आखिर में दिल की बात भी आपसे अर्ज किए देता हूँ। अल्लाह ताला ने चूंकि मुझे इस कौम में पैदा किया है इसलिए मैं चाहता हूँ कि वो कौम यही कौम हो। मेरी सियासत है तो यही है, मेरा मजहब है तो यही है, मेरी सारी कोशिशों का मुद्दा यही है कि ये कौम जिसके अंदर मैं पैदा हुआ हूँ पूरी तरह से इस्लाम को अपना ले और अपनी जिंदगी में चलता फिरता इस्लाम दिखा दे। बाकी वसलाम।